नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 समयकासँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरि के साथ सुनिरहनु भएको साँझ 6:30 बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। भरतपुर नगरपालिकामा नक्सा पास गरेर बनाइएका भरतपुर विमानस्थल वरपरका 297 घर भत्काउन नदिने चितवनका राजनीतिक दलहरूले ऐक्यबद्धता जनाएका छन्। भरतपुर विमानस्थल पीडित सङ्घर्ष समितिले कृष्णपुरमा गरेको सार्वजनिक सुनवाई कार्यक्रममा बोल्दै चितवनका राजनैतिक दलका गुहारले बनेका घरहरूको संरक्षणका लागि सङ्घर्ष समितिलाई सहयोग गर्न तयार रहेको बताएका छन्। भरतपुर नगरपालिकाले विमानस्थलको मापदण्ड विपरीत बनेका 297 घरहरू हटाउने भन्दै प्रतिवेदन सार्वजनिक गरेपछि आन्दोलित बनेका स्थानीयहरूको आन्दोलनलाई सहयोग गर्ने दलहरूले प्रतिबद्धता जनाएका हुन्। प्रमुख जिल्लाधिकारी, स्थानीय विकास अधिकारी, नगरपालिकाका कार्यकारी अधिकृत, विमानस्थलका प्रमुख सहित राजनैतिक दलहरूलाई राखेर सार्वजनिक सुनवाई गर्ने सङ्घर्ष समितिले तयारी गरे पनि राजनैतिक दलका प्रतिनिधि मात्रै सहभागी भएका थिए। भरतपुर विमानस्थलदेखि पश्चिमतर्फका युनिट टोल लगायतका क्षेत्रमा बनेका घरहरूलाई कारवाहीको दायरामा ल्याउने नगरपालिकाको अभिव्यक्तिप्रति स्थानीय आक्रोशित बनेका छन्। कङ्ग्रेस चितवनका सचिव जितनारायण श्रेष्ठले चुनावी अभियानमा चितवन आउन लागेका प्रधानमन्त्रीलाई समस्याबारे प्रत्यक्ष अवगत गराउन सङ्घर्ष समितिलाई सहयोग गर्ने बताउनुभयो। उहाँले समस्या सम्बोधन गर्न गरी प्रधानमन्त्रीद्वारा नगरपालिका कार्यकारी अधिकृत विमानस्थलका प्रमुखलाई निर्देशन दिनेसम्मको वातावरण तयार गर्ने दावी गर्नुभयो। एमाले चितवनका सचिव तेजेन्द्र खड्काले नक्सा पासबाट राजस्व सङ्कलन गर्ने नगरपालिकाले विमानस्थल असुरक्षित बन्न थालेको भन्दै बस्ती हटाउन खोज्नु न्यायसङ्गत नहुने बताउनुभयो। उहाँले विमानस्थलहरूका बासिन्दालाई त्रस्त पार्ने काम मात्रै गरेको आरोप लगाउनुभयो। एकीकृत माओवादीका ठाकुर प्रसाद कालले नगर पालिकाले स्थानीय निकाय नियमावली विपरीत नक्सा पास रोक्का गर्नुले उसको चरित्र स्पष्ट भएको बताउनुभयो। राप्रपा नेपालका जिल्ला अध्यक्ष बद्री तिमल सिन्हाले संसद नै अवरुद्ध गरेर भए पनि मेहनतले गुमाएको सम्पत्तिबाट बनेका घरहरू हटाउन नदिन विरोध गर्ने वातावरण तयार गर्नुपर्ने बताउनुभयो। दलहरूले वृहत चितवन गुरु योजना अनुसार भरतपुर विमानस्थललाई स्थानान्तरण गरिनुपर्ने, विमानस्थल क्षेत्रमा बगैँचा निर्माण या खेल मैदान बनाएर स्थानीयलाई बसोबासका लागि सहज बनाइनुपर्ने धारणा राखेका थिए। भरतपुर विमानस्थल पीडित सङ्घर्ष समितिका अध्यक्ष श्याम कुमार गिरीले नगरपालिकाले घर निर्माणमा लगाएको रोग फुकुवा गर्नुपर्ने प्रतिवेदन सार्वजनिक रूपमै फिर्ता नलिए असारदेखि कडा सङ्घर्षका कार्यक्रम सुरु गरिने चेतावनी दिनुभयो। सार्वजनिक सुनवाईमा सहभागी स्थानीयहरूले बढ्दो सहरीकरणलाई मध्यनजर गर्दै विमानस्थल नै स्थानान्तरण गरी आफूहरूको बसोबासको सुरक्षा गर्नुपर्ने बताएका थिए। कृषि सचिव जय मुकुन्द खनालले कृषि क्षेत्रमा युवाहरूको आकर्षण बढाउन नयाँ आर्थिक वर्षमा मन्त्रालयले विभिन्न योजनाहरू ल्याउन लागेको बताउनु भएको छ। चितवनको पार्वतीपुरमा रहेको शुभकामना कृषक समूहको अवलोकन भ्रमणपछि आयोजित कार्यक्रममा उहाँले युवा लक्षित कार्यक्रममा ल्याउन लागेको बताउनु भएको हो। सरकारले बजेट निर्माणका क्रममा नै कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राख्न लागेको उहाँले बताउनुभयो। आगामी आर्थिक वर्षका लागि कृषि विकास मन्त्रालयलाई 22 अरब बराबरको बजेट विनियोजन हुन लागेको उहाँले जानकारी दिनुभयो। कृषि सचिव खनालले आगामी आर्थिक वर्ष माछा मिसनलाई व्यापक बनाउने नीति सरकारले लिएकाले माछा उत्पादनमा वृद्धि हुने दावी गर्नुभयो। माछा पालनका लागि थप अनुदान, ढुवानी सेवामा कर छुट, गाई पालनमा अनुदान, पशु बिमालाई बढुवा दिने गरी कार्यक्रम ल्याउन लागि सचिव खनालले जानकारी दिनुभयो। कार्यक्रममा व्यवसाय कृषि तथा व्यापार आयोजना प्याक्टका निर्देशक योगेन्द्र कुमार कार्की, क्षेत्रीय कृषि निर्देशनालयका निर्देशक टेकबहादुर बम्मा, जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख राजराम अधिकारी लगायतले बोल्नु भएको थियो। सो अवसरमा स्थानीय कृषकहरूले आफ्ना समस्याका बारेमा अवलोकन भरमा टोलीलाई जानकारी गराएका थिए। ताजा माछा एवं भुरा उत्पादन र बिक्री वितरण उपआयोजना अन्तर्गत पार्वतीपुरको रतनपुर, गुन्सा नगरको भीमनगर, शारदा नगरको चन्द्रनगरमा 5.5 हेक्टर क्षेत्रमा नयाँ 13 वटा पोखरी निर्माण भएका छन्। टोलीले गीता नगरमा रहेका अन्नपूर्ण दुग्ध उत्पादन सहकारी संस्थाको पनि अवलोकन गरेको थियो। आसन्न संविधान सभा सदस्य उपनिर्वाचनमा आफूले चुनाव जित्ने चितवन क्षेत्र नम्बर 4 का उम्मेद्वारहरूले दावी गरेका छन्। नेपाली कंग्रेसका उम्मेद्वार रामकृष्ण घिमिरे, नेकपा एमालेकी पार्वती राहुल र एकीकृत नेकपा माओवादीका खुशीराम पाखरिनले चुनाव जित्ने आधार प्रस्तुत गर्दै चुनावमा विजय हुने दावी गरेका हुन्। नेपाली कंग्रेसका उम्मेद्वार रामकृष्ण घिमिरेले चुनाव आफूले जित्ने दावी गर्नुभयो। लामो राजनैतिक जीवन र यसअघि कंग्रेसका सभापति सुशील कोइरालाले जितेको क्षेत्र भएकाले पनि उपनिर्वाचनमा पनि कंग्रेसलाई नै जनताले जिताउने उहाँको विश्वास थियो। क्षेत्र नम्बर 4 मा प्रधानमन्त्री समेत रहेका कंग्रेसका सभापति सुशील कोइरालाले 104 भन्दा बढी मतले दोस्रो संविधान सभा चुनाव जित्नु भएको थियो। कोइराला प्रधानमन्त्री भइसकेपछि यो क्षेत्रमा विकास योजनाहरू धेरै परेको दावी गर्दै घिमिरेले आफू विषय भएमा संसदमा चितवन क्षेत्र नम्बर 4 को विकासका लागि दोहोरो भूमिका रहने बताउनुभयो। नेकपा एमालेकी उम्मेद्वार पार्वती राहुलले पनि अब पालु आफ्नै भएकाले चुनाव जित्ने दावी गर्नुभयो। पहिलो संविधान सभामा एमावती र दोस्रोमा कंग्रेसले चुनाव जिते पनि केही गर्न नसकेको भन्दै राहुलले अब जनताले एमालेलाई विजयी गराउने बताउनुभयो। 2064 सालको चुनावमा एमावती र 2070 सालको चुनावमा कंग्रेसले चुनाव जितेकाले अब एमालेको पालो आएको राहुलको भनाइ थियो। महिला र युवा भएका नाताले पनि यस क्षेत्रका जनताले आफूलाई विजयी गराउने राहुलको दावी थियो। परिवर्तन गर्न सक्ने क्षमता आफूमा रहेको आधार प्रस्तुत गर्दै राहुलले चुनाव जितेको खण्डमा सबै पक्षमा परिवर्तन ल्याउने दावी गर्नुभयो। दोस्रो संविधान सभामा कंग्रेसका सभापतिसँग चुनाव लड्दा पराजित हुन स्वाभाविक रहेको उल्लेख गर्दै उहाँले आफूमा यो पटक उत्साह रहेको बताउनुभयो। त्यस्तै एमाओवादीका उम्मेद्वार खुशीराम पाखरिनले संविधान सभा उपनिर्वाचनमा आफू जित नजिक रहेको दावी गर्नुभयो। आफू जनजाति नेता भएको र यसअघि संविधान सभामा भूमिका खेलिसकेकाले पनि उपनिर्वाचनमा आफूले जित्ने उहाँले बताउनुभयो। चितवन क्षेत्र नम्बर 4 मा एमाओवादी पहिलो संविधान सभामा भारी मतले विजय भए पनि दोस्रो संविधानमा भने 10,000 मतले पराजित भएको थियो। दोस्रो संविधान सभामा बेहोरेको हारबाट र पार सिक्दै उपनिर्वाचनमा आफू सचेत रहेको पाखरिनको भनाइ थियो। संविधान सभा उपनिर्वाचन नजिकैसँगै प्रमुख दलसित अन्य दलका उम्मेद्वारले चुनावी प्रचार प्रसारलाई पनि तीव्रता दिएका छन्। नेपाल नेत्र ज्योति संघ चितवनले सञ्चालन गरेको भरतपुर आँख अस्पताललाई दाताले अत्याधुनिक उपकरण प्रदान गरेपछि सबै खालको उपचार गर्न अस्पताल सक्षम भएको छ। संघको केन्द्रीय कार्यालय सेवा नेपाल, सेवा क्यानाडा, सेवा अमेरिका, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान भैरवा, भारतीय दूतावास, पाकिस्तान दूतावास, लायन्स क्लब, रोटरी क्लब र सरकारी स्वास्थ्य केन्द्रहरूले उपचारका लागि आवश्यक पर्ने करोडौंका उपकरण उपलब्ध गराएका छन्। लायन्स क्लबको साइट फर्स्ट इन्टरनेसनल आज एक कार्यक्रमको आयोजना गरी 1.5 करोड रुपियाँ बराबरका अत्याधुनिक उपकरणहरू अस्पताललाई हस्तान्तरण गरेको छ। सो अवसरमा आँखाको पदार्थको शल्यक्रियाका लागि अत्याधुनिक माइक्रोस्कोप र एचिनामा लागेको रोग पहिचान गर्ने लेजर मेसिन, आँखाको पछाडिको पर्दाको एक्सरे गर्ने एबी स्क्यान, आँखाको पर्दाको परीक्षण गर्ने इन्डाइरेक्ट अल्थामोलस स्कोप र आँखा परीक्षणमा उपयोगी स्लिट ल्याम्प अस्पताललाई हस्तान्तरण गरिएको छ। सो संस्थाले आँखाको सिटी स्क्यान गर्ने ओसिटी उपकरण खरिदका लागि पनि सहयोग गरेको कार्यक्रममा जानकारी गराइएको थियो। अन्य दातासहितको सहयोगमा 1.2 करोड रुपियाँ बराबरको सो उपकरण पनि अस्पतालले भित्राएको छ। कार्यक्रममा साइट फर्स्ट इन्टरनेसनलका परियोजनाका प्रमुख डाक्टर जयहरी पाण्डे, लायन्स इन्टरनेसनल 325 बेटुका गभर्नर महेन्द्र नारायण श्रेष्ठ, पूर्व गभर्नर सिम साकी र साइट फर्स्ट कार्यक्रम लायन्स क्लब इन्टरनेसनल फाउन्डेसनका प्राविधिक सल्लाहकार डाक्टर जेपी पोखरेलले भरतपुर आँख अस्पताललाई आधुनिकीकरण गर्न आफ्नो तर्फबाट आगामी दिनमा पनि सहयोग जारी राख्ने बताउनुभयो। कार्यक्रममा भरतपुर आँख अस्पताल सञ्चालक समितिका अध्यक्ष चेत कुमार मास्के, अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर कमल खड्का र अस्पतालका प्रचार प्रसार तथा जनसम्पर्क उपसमितिका संयोजक ऋषिराम पौडेलले सबै खालका उपचार गर्न अस्पताल सक्षम भएको बताउनु भयो। सो अस्पतालले गत आर्थिक वर्षमा 85,252 जनालाई ओपिडी सेवा प्रदान गर्नुका साथै 5,493 जनाको शल्यक्रिया गरेको कार्यक्रममा जानकारी दिइएको थियो। अस्पतालले चितवनसहित छिमेकी जिल्लाहरूमा शिविर अस्पताल र सेवा केन्द्र मार्फत सेवा दिँदै आएको छ। शिक्षकहरूलाई लक्षित गरी चितवनमा दुई दिने वृहत शैक्षिक गोष्ठी हुने भएको छ। गुणस्तरीय शिक्षाका लागि प्रथम शिक्षकको गुणस्तर राम्रो हुनुपर्ने भन्दै संस्थागत विद्यालय शिक्षक युनियन स्टुड नेपाल केन्द्रीय समितिले आउँदो जेठ 23 र 24 गते नानगढमा वृहत शैक्षिक गोष्ठी गर्न लागेको हो। युनिटी फर क्वालिटी एजुकेसन वैश्विक अन्तर्राष्ट्रिय अभियान अन्तर्गत चितवनमा पनि सो किसिमको गोष्ठी गर्न लागेको स्टुड नेपालले आज रिपोर्टर्स क्लब नेपाल क्षेत्रीय कार्य भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो। गोष्ठीमा नेपालभरबाट शिक्षक प्रतिनिधिहरू, शिक्षाविद, शिक्षा मन्त्रालय, शिक्षा विभाग, चितवनबाट निर्वाचित सभासदहरू लगायतको सहभागिता रहने अध्यक्ष मुकुन्द गौतमले बताउनुभयो। नानगढको होटल तिरुपतिमा हुने गोष्ठीमा संस्थागत विद्यालयका शिक्षकहरूको थप गुणस्तर वृद्धिका लागि विभिन्न एजेन्डाहरूमा छलफल हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो। इस्ट नेपालले सन् 2012 एजुकेसन इन्टरनेसनल एआईमा आबद्ध भए पश्चात नेपालको शैक्षिक गुणस्तर उकास्न विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रम गर्दै आएको सुनाएको छ। अन्तर्राष्ट्रिय नारालाई नेपालमा पनि सार्थक बनाउन शिक्षा दिवसको अवसर पारेर भदौको 23 गते 5 विकास क्षेत्रमा शैक्षिक अन्तर्क्रिया गर्ने समेत अध्यक्ष घिमिरेले जानकारी गराउनुभयो। सोही पत्रकार सम्मेलनमा गत फागुन 27 गते पुनरावेदन अदालत पाटनी नेपाल इस्टो नामक संस्थालाई खारेज गरिदिएपछि देशभरका शिक्षकहरूलाई आफूहरूमा समाहित गर्न आफूहरू देश दौडामा रहेको अध्यक्ष गौतमको भनाइ थियो। शिक्षकहरूको पक्षमा लड्ने आफूहरूको संस्था नै एकमात्र रहेको जिकिर गर्दै शिक्षकहरूको गुणस्तर वृद्धि गर्न सघाउ पुर्याउने विभिन्न नौबुदी मागहरू सहितको ज्ञापन पत्र शिक्षा मन्त्रालय र शिक्षा विभागमा बुझाएको गौतमले बताउनुभयो। देशभरका निजी तथा आवासीय विद्यालयमा कार्यरत 2 लाख शिक्षक तथा कर्मचारी आबद्ध रहेको स्टुडियो नेपालले दावी गरेको छ। पूर्वी चितवनको रत्नगरमा खुकुरी प्रहारबाट 3 जना घाइते भएका छन्। फुटबल खेलको विषयमा भनावन हुँदा रत्नगर 1 बकुलरका युवाहरूले रत्नगर 8 बैरियाका युवाहरूलाई हिजो साँझ खुकुरी हानेका थिए। खुकुरी प्रहारबाट बैरिया निवासी आकाश राउत, अमन राउत र किसान राउत घाइते भएको इलाका प्रहरीकाले रत्नगरले जनाएको छ। उनीहरूको मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। आकाशको टाउको, हात र ठाडमा, किसानको टाउकोमा र अमनको हातमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। खुकुरी प्रहार गर्ने युवाको कुटपिटबाट बैरिया निवासी अर्का युवा सागर राउत पनि घाइते भएका छन्। खुकुरी प्रहार गर्ने युवाहरूको पहिचान भइसकेको र उनीहरूको खोजी कार्य भइरहेको प्रहरीको भनाइरहेको छ। तर इलाका प्रहरी कार्य नजिक घर भएका युवाहरूलाई पक्राउ गर्न नसकेको भन्दै पीडित पक्ष प्रहरीसँग रुष्ट बनेका छन्। नेपाल विद्युत प्राधिकरणले आजदेखि लोडसेडिङको समय केही घटाएको छ। आजदेखि लागू हुने गरी लोडसेडिङ घटाएर हप्तामा 55.5 घन्टा बनाएको हो। यसअघि लोडसेडिङ हप्तामा 70 घन्टा हुँदै आएकोमा अब 55.5 मात्र हुनेछ। प्राधिकरणका अनुसार अब हप्तामा 3 दिन 8 घन्टा, 3 दिन 7.5 घन्टा र 1 दिन 9 घन्टा लोडसेडिङ हुनेछ। नदीमा पानीको बहाव बढेको र हिउँ पग्लेर जलप्रवाह बढेकोले विद्युत उत्पादनमा वृद्धि भएकाले लोडसेडिङ घटाएको प्राधिकरणले सुनाएको छ। नवलप्रासीका 23 वटा सहकारी संस्था खारेज भएका छन्। डिभिजन सहकारीकाले नवलप्रासीले विगत 2 वर्षदेखि निष्क्रिय अवस्थामा रहेका जिल्लाका 23 वटा विभिन्न प्रकृतिका सहकारी संस्था खारेज गरिएको सुनाएको छ। विगत 2 वर्षदेखि कुनै कारोबार नगरेको, कारोबार गरेको भए पनि त्यसको लेखा परीक्षण नगराएको, आर्थिक कारोबार सम्बन्धी विवरण डिभिजन सहकारीकालेमा नपठाएको तथा साधारण सभा समेत नगराएको कारण देखाउँदै खारेज गरिएको हो। यस्तै कार्यले यसअघि विभिन्न मितिमा विभिन्न माध्यमबाट संस्था नियमित रूपमा सञ्चालन गर्न ताकेता गर्दा पनि संस्था सञ्चालन नगरेको, उचित्र प्राप्त कारण पेस नगरेको, पेस गरे पनि सन्तोषजनक नभएको तथा सफाई पेस नै नगरेकोले सहकारी ऐन 2048 दफा 41 पदफा 3 बमोजिम 30 सहकारी संस्थाहरूलाई खारेज गरिएको डिभिजन सहकारी कार्यालयका प्रमुख सहकारी अधिकृत वासुदेव भट्टराईले जानकारी दिनुभयो। यो सँगै जिल्लामा खारेज हुने सहकारी संस्थाहरूको संख्या 89 पुगेको छ। कुल 498 वटा सहकारी संस्था रहेकोमा अब नवलप्रासीमा 475 वटा सहकारी कायम भएका छन्। डिभिजन सहकारी कार्यालयले निष्क्रिय अवस्थामा रहेका सबै सहकारीलाई कर्मीसँग खारेज गर्ने योजना बनाएको छ।